नमस्ते भन्दै आइपुगे साथी तपाईकै प्यारो कार्यक्रम साथीसँग मनका कुराको 513 भागमा म तपाईलाई नै धेरै भन्दा पनि धेरै माया गर्ने साथी स्वर्णिमा अनि स्वर्णी पार्टनरसँग को छ भनेर त भनिरहनु नपर्ला टुपी बालेर किनकि आज पानी पर्नेछ अनि म तपाईँकै हँसिलो रसिलो टुपी पालेको साथी सबिन तपाईँसँग मजाले रुज्ने सूचना प्राप्त भएको छ अनि गड्याङ गुडुङ गर्दै कुराकानी पनि गरौँला भनेर मौसम विज्ञानले बताएको छ टुप्पी पालेर होइन हो सबिन के भयो तिमीलाई कस्तो अनौठो तरिकाले बोलिरहेको अनि के यो पानी रे गड्याङ गुडुङ रे के भने कहाँबाट आयो यस्तो कुरा अब हेर सोड्ने पार्टनर आजकल जमाना नै गड्याङ गुडुङ कालो बादल चहकिलो मधुरो घामको छ टुप्पी पालेर के भन्छ सबिन अब मैले बाङ्गो टिङ्गो कुरा गरेको होइन सुन्ने पार्टनर बाङ्गो टिङ्गो कुरा त आजकलको मौसमले गरिरहेको छ नि टुप्पी पालेर कस्तो इरिटेट दिक्क नबनाऊ है मलाई कुरा के हो खुर्क भन त मलाई अब तिमीले सोधेपछि त भन्नै पर्यो नि हेर न खासमा नि आजकल के भएको कुनै है घरबाट निस्किँदा टन्टलापुर घाम लागिरहेको हुन्छ एकैछिनमा बादलहरू कालो भएर गड्याङ गुडुङ गर्दै पानी पर्न थालिहाल्छ अनि फेरि घाम लाग्छ त्यही भएर यसो साथीलाई आजको मौसमको हालखबर भनिरहेको नि मौसमी पारले टुप्पी पालेर कस्तो कुरा नबुझेको तिमीले त्यस्तो पो कुरा तर मलाई चाहिँ अहिलेको मौसमको भर नभएको जस्तो तिम्रो पनि भर लाग्न छोडिसक्यो भने कहिले के भन्छ कहिले के फेरि तिमीले यसरी आफ्नै पारा बिर्सिएर साथीसँग कुरा गर्न थाल्यो भने त साथीलाई पनि रमाइलो लाग्छ होला त तिमीले भन त ल त्यो त हो है लाग्दै लाग्दैन नि ल ल ल म आफ्नै पारामा कुरा गर्छु तर एउटा कुरा भन न सोध्ने पार्टनर के भन्ने भन न त पहिला छाताको कसम खाऊ त कि झुटो बोल्दिन भनेर कसम दिएको पनि के छाताको रे क्या अति हुन्छ नि सबिन अनि के त सोध्ने पार्टनर अहिले सबैभन्दा बढी विश्वासिलो छाता त हो नि ल कसम खाऊ त ल ल छाताकै कसममा झुटो बोल्दिन ल है त त्यसो ती मलाई कति माया गर्छ स्वर्णी पार्टनर के किन भन्न लाग्यो सोध्न लाग्यो होला भन्न थालेको त फेरि त्यस्तै कुरा गर्न थाल्यो के गर्दिन म तिमीलाई माया सा जाऊ त अब मेरो आँखाबाट घनघोर वर्षा हुन्छ जिग्री मुटु गड्याङ गुडुङ गरेर चट्याङ पर्न थाल्यो जिग्री टुप्पी पालेर जेसुकै गरोस् हेर तिम्रो मुटुले आँखाले सबिन म चाहिँ आजको मङ्गला र सुजनको कथा सुन्नतिर लागे साथी तपाईँ पनि सुन्नुहोस् है त यो सबिनको कुरा सुन्नु भन्दा त कथा सुन्नु नै रमाइलो नि हेर्नुहोस् हामीलाई त मङ्गला एकदम मन पर्यो छोरी त साह्रै राम्रो पाउनु भएको हो नि तपाईँहरूले हामीले खोजेको बुहारी त्यस्तै नै हो फेरि हाम्रो छोराले पनि मन पराएको छ तपाईँहरूलाई पनि सबै कुरा चित्त बुझेको हो भने कुरा चाहिँ छिनोफानो गरिहाल्नु पर्यो भइहाल्छ नि हजुर भइहाल्छ नि अब हामीलाई पनि तपाईँको छोरा एकदमै राम्रो लागेको हो फेरि परिवार पनि हामीले खोजेको जस्तै नै पर्यो एकदम खुसी लागिरहेछ हजुर हामीलाई पनि ए त्यसो भए ढिला किन गर्नु नि बिहे गर्न त तयारीहरू पनि धेरै नै गर्नुपर्ने हुन्छ त्यसैले बरु बिहे 2 महिना जति पछि गर्दा कसो होला बरु राम्रो सायद कुन्छ हेरौँला नि ए हुन्छ नि हुन्छ 2 महिना जति भएपछि त पुग्छ पनि बरु मङ्गला कता छिन् त खोइ उसलाई पनि भेटौँ न एकचोटि ए हुन्छ म ल्याइहाल्छु त्यसलाई बस्दै गर्नुहोस् है ए साइली यसो चिया सिया ल्याएर दिँदै गर त म मङ्गलालाई लिएर आउँछु एकछिन है हजुरहरू बस्दै गरौँ है म यसो चिया नास्ताको बन्दोबस्त गरेर आउँछु एकैछिन हजुर ए मङ्गला के आमा त्यो सुजन चाहिँ कता छ नि फेरि त्यसको बारेमा थाहा पायो भने त बर्बाद हुन्छ हेर मैले त्यसलाई अघि नै कोठामा थुनेर राखेकी छु के पिर गर्नु पर्दैन कसरी पिर नगर्नु नि त्यसले गर्दा हाम्रो छोरीको लागि आएको कति कुरा बिग्रिसकेको छ यसपालि त त्यस्तो केही हुँदैन कि जानु भने बरु बरु यसो गफगाफ गरेर बस्नुहोस् म मङ्गलालाई लिएर आइहाल्छु ल त ल ल म गएँ मङ्गला ए मङ्गला तयार भइस् आमा तयार भएर बसेकी छु हेर उनीहरूले त तँलाई खुबै मन पराएका रहेछन् बरु तँलाई चाहिँ चित्त बुझेको छ कि छैन भन् त मलाई खोइ आमा मान्छे त राम्रै छन् जस्तो लागेको थियो अस्ति भेट्दा त अरू त तपाईँहरूलाई जे ठिक लाग्छ हेर हेर लजाए कि ल त्यसो भए पल्लो कोठामा जाऊ न त तिमीलाई भेट्छु भन्दैछन् ल हेर्नुहोस् न त आमा आमा बरु सुजन कता छ त आज उता उनीहरू भएकै कोठामा छ हो मैले त आज देखेकै छैन त्यसलाई होइन कहाँ त्यो त्यही कोठामा हुनु तेरो भाइ यस्तो गतिको छ भनेर उनीहरूलाई कहाँ थाहा हुन दिनु र छोरी बिहेको कुरा चलाउने तेरी ठुलो काकीले पनि भाइको बारेमा चाहिँ थाहा नदिनु है भन्नुभएको छ। तँलाई केही सोध्यो भने भाइ छ तर अहिले मामा घर गएको छ मात्र भन्नु है। होइन, के भन्नुभएको आमा? यस्तो चाहिने कुरा गर्नुपर्छ नि। भाइको बारेमा कसैलाई केही नभन्नु रे, फेरि किन नभन्नु? कस्तो अचम्म कुरा गर्नुहुन्छ तपाईँ पनि। हत्तेरी मगला, कस्तो ठुलो स्वरले करायो कि, सुन्छन् कि उता? हेर, केटाकेटी जस्तो कुरा नगर्न, बनिसकेको कुरा बिग्रेला। के गर्छस् हेर, अब तेरो भाइ यस्तो दिमागको विकासै नभएको छ, कसको अगाडि के बोल्नुहुन्छ के हुन्न त्यसले चाल नै पाउँदैन। अनि भाइलाई त्यस्तो देखेर दिदीमा पनि केही खोर्छ कि भन्ठाने भने नि? यो कुराले गर्दा तँसँग कसैले बिहे गरेनन् भने के गर्ने भन् त? होइन, कस्तो नचाहिने कुरा गर्नुभएको आमा तपाईँले। मेरो भाइको कारणले मेरो बिहे नहुने रे, त्यस्तो पनि हुन्छ र? अनि के अब बिहे जस्तो ठुलो कुरा पनि झुट बोलेर गर्नु र आमा? सोच्नु भएको छ पछि यो कुरा उनीहरूलाई थाहा भयो भने झन् के हुन्छ होला? म त यसरी झुट बोली बोले बिहे गर्दै गर्दिनँ आमा। हे, पहिला पनि कतिजनाले यही कुराले गर्दा तँसँग बिहे गर्न मानेनन्। हामीले तँलाई नभनेको पो त बाबै। अहिले यहाँ बसेर ठुलो ठुलो स्वरले नकरा न, तेरो भाइ कराउला यताउता चल्ला भनेर त मैले तलको कोठामा त्यसलाई थुनेर राखिदिएको छु। तँ नकरा न अब, बरु खुर्काइज, अहिले उता कोठामा जाउँ हिँड। भाइलाई थुनेर राखेको छु रे आमा, अति त नगर्नुहोस् न, खोइ छानुस्, म भाइ भएको ठाउँमा जान्छु। बिचरा मेरो भाइ, कस्तो नराम्रो लाग्यो होला उसलाई। होइन, कता उता जान लाग्यो कि भनेको? हत्तेरी, यता मान्छे कुरेर बसेका छन् कि मङ्गला, खुर्कैन। जोड्नुहोस् आमा, म भाइ भट्टा जान्छु। सुजन, मेरो भाइ, हेर के गर्दै बसेको तिमी? हेर रुँदै पो बसेको रहेछ मेरो भाइ त। नरो नरो नरो आमा, मलाई यो हजार कोठामा थुनिदिनु भयो अनि अनि मलाई गाली पनि गर्नुभयो। त्यो त आमाले झुक्किएर थुन्नु भएको हो नि बाबुलाई। अनि अनि तिमीले मलाई किन नबोलाएको त? मलाई बोलाएको भए त म ढोका खोलिदिइहाल्थेँ नि मेरो भाइलाई। म दिदीलाई, आमालाई, बाबालाई सबैलाई बोलाएको। ल सरी नि त, मैले तिमीले बोलाएकै सुनिन। ल ल अब नरिसाऊ त, माथि नि अङ्कल आन्टीहरू आउनुभएको छ, भेट्न जाने हो? अङ्कल आन्टी, म पनि भेट्ने, म पनि भेट्ने। मङ्गला, ए मङ्गला, माथि आइज न, हेर त कति बेर भइसक्यो त्यहाँ मान्छेहरू कुरेर बसेको। मैले तयार हुँदैछ भनेर आएको छु, हिँड्न छोरी जाउँ, इज्जतै जान्छ नभए हाम्रो त। खुरुक्क माथि आइज त। आमा, आउन त आउँछु तर म मेरो भाइसँग मात्र आउँछु। तर छोरी, मेरो बिहेको कुरा चल्दैमा ऊ चाहिँ यहाँ अधारो कोठामा लुकेर बस्नुपर्ने रे। मेरो भाइलाई लुकाएर राख्नुपर्ने भए त्यस्तो बिहे नै गर्दिनँ म आमा। तपाईँहरू पनि कति गर्नुहुन्छ क्या, यस्तो गर्दा भाइलाई कति नराम्रो लाग्छ होला, सोच्नु भएको छ कहिले? यसले के बुझ्ने हो र यसलाई नराम्रो लाग्नु होला के भन्छ यो? हो, अब तपाईँहरू त्यस्तै भन्दै बस्नुहोस् न, यस्तो सोच्ने मान्छेहरूसँग अब के कुरा गर्नु? हिँड भए जाउँ उता कोठामा। जानी जानी उता जानी। हत्तेरी, पक्न भनेको कहाँ यसलाई लिएर जान लागेको? पक्न पके, ए मङ्गला पक्न भने। ए बल्ल आइछन् मङ्गला त। नमस्ते। नमस्ते नमस्ते, धेरै बेर पो लगायो त मङ्गला। अनि यो सँगै आएको चाहिँ को हो नि? हजुर, यो यो यो ऊ सुजन हो बुवा, मेरो भाइ। सुजन, नमस्ते नमस्ते। अनि कति कक्षामा पढ्छौ त सुजन बाबु? म त खेल्न जान्छु, म त पढ्दिनँ, म त खेल्न जान्छु है दिदी। जा बाहिर, जा जा त बाहिर जा त। होइन ठिकै छ नि, के भयो त? भर्खर त आयो, तर यो सुजन बाबु अलिकति हो बुवा। सुजन उसको उमेरको अरू बच्चाहरू जस्तो अलि छैन। मेरो भाइ बौद्धिक अपाङ्गता भएको छ, अरूभन्दा अलि भिन्न छ यो। उसको उमेरको केटाहरू जस्तो ऊ बुद्धिमानी छैन बुवा। हुन त 16 वर्ष पुग्यो तर 5-6 वर्षको जस्तो व्यवहार गर्छ। तर ऊ जे जस्तो भए पनि मेरो भाइ हो बुवा। भाइ भाइ, म दिदीको भाइ, दिदीको भाइ, दिदीको भाइ। बाबु सुजन, तिमी नकरा के बाबु, ज्ञानी मान्छे यसरी ठुलो मान्छे बोलिरहेको ठाउँमा धेरै कुरा गर्नुहुन्न नि बाबु। चिक्लाई तर हजुर, यो यो जस्तो भए पनि मङ्गला चाहिँ सानैदेखि साह्रै तेज दिमाग भए कि पढाइमा पनि सानैदेखि असाध्य राम्री छ हजुर। त्यही त भनेको, हेर्नुहोस् न, अचम्म छ। एउटै कोखको सन्तान रे, एउटी भने यस्तो सबै गुणले सम्पन्न छ, यो मोरो भने केही न कामको। हेर्नुहोस् न, लौ किन त्यस्तो भन्नुहुन्छ, मलाई त सुजन पनि एकदम राम्रो लाग्यो। हो नि आमा, राम्रो नै त छ नि मेरो भाइ। अरू जस्तो सबै कुरामा जाने नभए पनि मलाई त मेरो भाइले कति धेरै माया गर्छ। दिदीलाई माया गर्ने, माया गर्ने। बाबु सुजन, बाबु चुप्लाक चुप्लाक चुप्लाक। हेर्नुहोस्, अब त तपाईँहरू पनि आफ्नै परिवारको जस्तो हुनु भइसक्नुभयो। यो छोरो यस्तो भएको कुराले यो बिहेमा त केही असर पर्दैन नि, होइन हजुर? होइन, कस्तो कुरा गर्नुभएको तपाईँले, अब त सुजन पनि हाम्रै छोरा जस्तो भइहाल्यो नि, होइन त सुजन? के भनेको, सुजनलाई त बोर भयो, तपाईँ मसँग खेल्न जाने हो बाबु? हो नि, तर के खेल्ने भनेको सुजनले, भन न त। ल सम्झि सम्झिने ज्यू, यस्तो कुरामा चिन्ता मान्नु पर्दैन, बिहे चाहिँ अब पक्का भयो है त। आन्टी, तपाईँ पनि मसँग खेल्ने हो, खेल्ने हो आन्टी? मसँग कति धेरै खेल्ने कुराहरू छ, खेल्न जाने? खेल्ने के खेल्ने भन न त तिमी, के खेलौ न, खेल जाउँ बाहिर, बाहिर खेलौँ। यसलाई त म के गर्छु नि अब, तँलाई अझ भाग्छस् त? नाइ बाबा, दुखी सुजनलाई दुखी बाबा, यसले त हैरानै पारिसके, के गर्नु, यसले त हैरानै पारे, यसलाई ठिक नपारी भएको छैन, खुब हेप्ने भएको छ, छैन तँलाई त? होइन होइन होइन, के गर्नुभएको बुवा यस्तो? दिदी, म तपाईँको बच्चा लुक्छु है, नभए मलाई बाबाले पिट्नुहुन्छ। होइन होइन, किन भाइलाई त्यसरी पिट्नु भएको बुवा? यसलाई नपिटेर के गर्नु भन् त मङ्गला, अघि देखिनुहोस् सबैजना भएको ठाउँमा आएर के कराउन थालेको, मनिसाको कुरा झन्डै बिगारिदिएको, यसलाई त देख्यो भने पनि दिक्क लाग्छ, के गर्ने होला यसलाई त? म हेर न हेर, अहिले चाहिँ दिदीको पछाडि गएर लुकेको, आजको मात्र के कुरा गर्नु, जहिले यस्तै त हो नि, मलाई त दिक्कै बनाउँछन्, यसकै पछि कुदेर दिन बित्ने भयो मेरो त। तँ बिहे गरेर गइहाल्छस्, तेरो बुवा घरै बस्ने होइन। धन्न हेर त, आज उनीहरूले यस्तो भाइ छ भन्ने थाहा पाएर पनि मङ्गलासँग बिहे पक्का गरेर गए, यो कोठामा आएको देखेर त मनै आत्तिसकेको थियो मेरो। हेर्नुहोस् बुवा, सुजन त्यसै कोठामा आएको होइन, मैले नै त्यसलाई लिएर आएकी हो, फेरि फेरि किन आउनु नपाउने भन्नुहोस् त, भाइ हो मेरो, यो परिवारको सदस्य हो, ऊ पनि परिवारमा के भइरहेको छ भने ऊ पनि त आउनु पर्यो नि। तेरो बुद्धि पनि कहिले काहीँ त के हुन्छ हो मङ्गला, यसले गर्दा तेरो बिहे रोकिएको भए के हुन्थ्यो भन् त? रोकियो रोकिन्थ्यो, मेरो भाइलाई स्वीकार गर्न नसक्ने परिवारसँग मलाई बिहे पनि गर्नु छैन बुवा। तर पनि हेर्नुहोस् न, उनीहरूले त अर्का भएर पनि सुजनलाई कति मजाले स्विकारे, तर तर तपाईँहरू भने मलाई त आमा बाबाले माया नै गर्दैन दिदी, मलाई मलाई बाबाले अनि आमाले गाली मात्र गर्छन्। देख्नुभयो देख्नुभयो, होइन तपाईँहरूलाई लाग्छ नि उसले केही बुझ्दैन भनेर, तर उसले कसले उसलाई राम्रो व्यवहार गर्छ कसले गर्दैन भनेर चाहिँ राम्ररी बुझ्छ, माया गरेको नगरेको त राम्ररी थाहा पाउँछ नि उसले। तँ वर्ता नबोल है मङ्गला, आमा हो म यसको, बुझिनस्, मैले यसलाई माया नगर्ने हो र, तर आफ्नै कोख्ने खोटो भएपछि के गर्नु मन त? हो भन्नलाई त माया गर्नुहुन्छ नि तपाईँहरू, भाइलाई अरू कसैको अगाडि लैजान पनि तपाईँलाई लाज लाग्छ होइन? बाबाले त सुजनसँग एक शब्द मायाले बोल्नु भएको पनि मलाई याद छैन, किन किन भन्नु न, किन उसलाई मात्र जहिले पनि यस्तो व्यवहार? सुजन नराम्रो छ नि त दिदी, त्यसैले आमा बुवाले मलाई माया नै गर्दैन, त्यो त्यो ईश्वर छ नि दिदी, ईश्वर, त्यो ईश्वरको दाइले भनेको, म त पागल हो अरे, म पागल हो त दिदी? दिदी कसले पागल भने रे तँलाई, त्यसलाई त म अरूले केही भन्यो भने त तपाईँलाई खुब रिस उठ्दो रहेछ नि त बुवा, तर तर तपाईँहरूले आफैले उसँग कस्तो व्यवहार गर्नुहुन्छ, घरको छोराको रूपमा उसले पाउनुपर्ने सामान उसले पाए त घर बाहिरको मान्छेले पनि त उसलाई हेप्न सक्दैन थियो होला नि। बरु हेर्नुहोस्, आज बाहिरको मान्छेले सुजनलाई कति माया देखाए, तर तर तपाईँहरू हे मङ्गला, तैँले हामीलाई धेरै सिकाइरहनु पर्दैन, यदि यदि म पनि सुजन जस्तै वा अरू कुनै रूपले म अपङ्गता भएको भए मसँग पनि तपाईँले त्यस्तै व्यवहार गर्नुहुन्थ्यो होला होइन? होइन, यस्तो के कुरा गरे कि मङ्गला? जे भए पनि तिमीहरू दुवैजना यही कोखले जन्माएको, मलाई दुवैजनाको माया लाग्छ, बुझिस्? त्यही भनेको, मलाई पनि थाहा छ माया त गर्नुहुन्छ भनेर, तर साँच्ची नै हामीले उसलाई बुझ्नु पनि पर्यो नि। जहिले उसलाई गाली मात्र गरेर पिटेर मात्र हुँदैन नि, ऊ यस्तो हुनुमा उसको के दोष छ र भन्नुहोस् त? हामीले सुजनको राम्ररी हेरविचार गर्ने हो भने त उसमा सुधार पनि आउँछ जस्तो लाग्छ मलाई। हेर्नुहोस् न, मैले उसँग राम्ररी बोल्छु त्यसैले मैले भनेको त मान्छ नि, तर तपाईँहरूले हुन त हो छोरी, तैँले भनेको पनि ठिकै हो, कहिलेकाहीँ यसले के गर्छ गर्छ, अनि रिसको झोकमा के भनिन्छ भनिन्छ। मलाई पनि राम्रो त के लाग्छ र बाबै यसलाई भन्दा। त्यही त हेर न, मलाई पनि के रहर लागेको होला आफ्नै छोरासँग यस्तो नराम्रो व्यवहार गर्न। बुवा आमा, त्यसो भए आजदेखि सबैजनाले सुजनसँग राम्रो व्यवहारमा त गरौँ न त, उसलाई बुझ्ने प्रयास गरौँ। तपाईँहरूले गाली गर्न पिट्न पाउनुहुन्न नि मेरो भाइलाई। ल ल, अबदेखि तेरो भाइलाई केही नराम्रो वचन सुनाउँदिन म, भयो अब? हो, हुन पनि हो मङ्गला कि आमा, अघि यो मङ्गलाको बिहे हुन लागेको घरको मान्छेले त यति राम्रो व्यवहार गरे भने म त बुवा त आमा आफ्नै छोरालाई हामीले किन नराम्रो गर्नु? सुन्यौ सुजन, आमा र बाबाले त तिमीलाई अब कहिले पनि गाली नगर्ने रे, यता हो त यता। ल, किन केही नबोली मेरो पछाडि लुकेर बसेको, यता अगाडि आऊ न, साँच्ची भनेको, अब तिमीलाई बाबा आमाले पनि माया गर्ने रे। सुजनलाई माया गर्ने हो दिदीले जस्तै माया गर्ने? होइन, दिदीले भन्दा पनि तिमीलाई धेरै माया गर्ने रे बाबा आमाले। हो छोरो, अबदेखि म तँलाई गाली पनि गर्दिन, अनि म कहिले पनि पिट्दिन तँलाई, तर त पनि ज्ञानी हुनुपर्छ ल। आमा र बाबाले मलाई माया गर्ने रे, म त ज्ञानी हुने। ओहो, साँच्चै यदि कुनै पनि अपाङ्गता भएकै कारणले आफ्नै आमा बुवाले आफ्नै परिवारको मान्छेहरूले नराम्रो व्यवहार गर्नुभयो भने त कस्तो नराम्रो लाग्छ होला है। मलाई त कसैले त्यस्तो व्यवहार गर्यो भने कस्तो नराम्रो लाग्छ होला अरे, सोच्नु पनि सक्दिनँ म त। जे त हो नि सुनि पार्टनर, अब सुजनलाई हेर न, आफ्नै आमा बुवाले त्यस्तो व्यवहार गर्दा कस्तो नराम्रो लाग्यो होला है बी टुपी बालेर। अब सुजन अरूभन्दा अलिक फरक छ, उसको उमेर अनुसारको मानसिक वृद्धि राम्ररी भएन भन्ने कुरामा उसको त केही दोष छैन नि। झन् उसलाई अझ बढी माया हेल्प वा सहयोग गर्नुपर्नेमा आफ्नै परिवारले त्यस्तो नराम्रो व्यवहार हुने रे कि अति है। त्यही त भने सोध्ने पार्न, तर धन्न हेर न, सुजनको दिदी मङ्गलाले उसलाई कस्तो मजाले साथ दिएको र आफ्नो आमा बुवालाई पनि सम्झाउन सफल भए कि बौद्धिक अपाङ्गता र मानसिक असन्तुलन भएका व्यक्तिहरूलाई हाम्रो घृणा होइन कि माया र साथको आवश्यकता पर्छ भनेर टुप्पी पालेर। त्यही त, मलाई पनि मङ्गलाको प्रयास देखेर चाहिँ साह्रै खुसी लाग्यो कि। हो नि, हुनु त कुनै रूपमा मानसिक र बौद्धिक अपाङ्गता भएका व्यक्तिहरू अरूभन्दा अलि भिन्न त हुन्छन्, तर के त्यसो भन्दामा उनीहरूलाई हामीले चाहे जस्तो माया र साथ चाहिँदैन र? मलाई त झन् धेरै चाहिन्छ जस्तो लाग्छ। हो नि झिकी, फेरि हामी युवाहरूले यस्तो कुरामा परिवर्तन ल्याउनको लागि त मङ्गलाले गरे जस्तै गर्नु पर्यो नि, हो कि भन्नुहोस् त? त्यसैले झिकी, यदि तपाईँको घरमा वा गाउँ समाजमा सुजन जस्तै कोही हुनुहुन्छ भने तपाईँले र तपाईँको घर परिवारले पनि उहाँमाथि जानेर होस् वा नजानेर नराम्रो व्यवहार गर्दै हुनुहुन्छ भने त्यसलाई परिवर्तन गर्ने बेला अहिले नै हो, र फेरि सुरुवात भनेको त आफैबाट त हुनु पर्यो नि, हो कि भन्नुहोस् त? हो है साथी, हामीले गरेको ससानो व्यवहार, हामीले उहाँहरूसँग बोल्ने तरिका आदिले उहाँहरूलाई निकै नै असर पार्न सक्छ। हामीले उहाँहरूसँग राम्रो व्यवहार गरेर समाजमा नै उदाहरणको रूपमा रहने हो कि नराम्रो व्यवहार गरेर उहाँहरूको चित्त दुखाउने हो भन्ने कुरा चाहिँ हाम्रै हातमा छ। हो नि झिकी, फेरि जानी वा भनौँ न आफ्नो इच्छा नै भएर त कोही पनि त्यस्तो हुँदैन नि। त्यही भएर हामीले बौद्धिक अपाङ्गता भएका र मानसिक अपाङ्गता भएका साथीलाई बुझ्ने, उहाँहरूको समस्याहरूलाई बुझ्ने प्रयास गर्नुपर्छ होला जस्तो लाग्छ है मलाई त। फेरि हेर्नुहोस् न, कति साथी त जन्मिँदै बौद्धिक अपाङ्गता भएर जन्मिनु भएको हुन्छ, जसको कारणले गर्दा उमेर अनुसारको मानसिक वृद्धि नहुनु वा थोरै मात्र हुनु, उमेर अनुसार आफूलाई ढाल्न नसक्नु, जस्तै राम्ररी हिँड्न नजान्नु, बोल्न नसक्नु, खाना खान नजान्नु, अरूले सजिलै गर्न सक्ने काम पनि राम्ररी गर्न नसक्ने अब त्यस्तो त्यस्तो समस्याहरू चाहिँ देखिन सक्छन्। त्यसैले उहाँहरूको त्यस्तो समस्याहरू बुझ्नु, उहाँहरूसँग व्यवहार गर्दाखेरि झर्को नमानिकन अलि पेसेन्ट यानि कि संयमित भएर गर्नु एकदम जरुरी छ जस्तो लाग्छ मलाई त। र साथी हामीले यस्तो प्रकारको अपाङ्गता कस्तो कस्तो हुन्छ भनेर पनि चासो राख्नुपर्छ जस्तो लाग्छ। जस्तै बौद्धिक अपाङ्गता र मानसिक अपाङ्गता भनेको छुट्टै छुट्टै अवस्था हुन्, यसलाई एउटा भन्न त मिल्दैन। त्यही भएर झिक्री यस्तो कुराहरूको बारेमा त हामी युवाहरूले राम्ररी बुझ्नै पर्यो नि, हो कि भन्नुहोस् त टुप्पी पालेर। हो नि, र बौद्धिक अपाङ्गताकै कुरा गर्दा नि साथी, बौद्धिक अपाङ्गता चाहिँ कुनै व्यक्ति जन्मिनुभन्दा अगाडिदेखि नै सुरु भइसकेको हुन्छ, यानि कि गर्भ अवस्थादेखि नै सुरु भइसकेको हुन्छ। र झिक्री त्यो चाहिँ कसरी हुने रहेछ भनेदेखि नि, गर्भ अवस्थामा नै आमाको उचित स्याहार सुसार नगर्नाले, पौष्टिक आहारहरू नियमित रूपमा खान नदिनाले र नियमित स्वास्थ्य परीक्षण नगराउनाले त्यस्तो बच्चाहरू चाहिँ जन्मिने रहेछन् र शारीरिक र मानसिक रूपमा नै स्वस्थ जन्मिने हुँदैनन् रे। त्यसैले झिक्री हामी भन्ने गर्छौँ नि, गर्भवती आमाको स्याहार सुसार गर्न एकदमै जरुरी छ, नत्र यस्तो खाले समस्याहरू चाहिँ पछि गएर देखिन सक्छन्। पक्कै पनि हो साथी, र मानसिक अपाङ्गताको कुरा गर्दा चाहिँ यसको कारण विभिन्न किसिमहरूको मानसिक तनाव, जस्तै फ्रस्ट्रेसन, डिप्रेसन, कुनै ठुलो सदमा, टाउकोमा लाग्ने चोटपटक आदिले गर्दा पनि हुन सक्छ। अनि फेरि यो मानसिक अपाङ्गता पनि दुई किसिमका हुन्छन्। एक किसिमको मानसिक अवस्थाका बिरामीहरूले चाहिँ आफूले के गर्दैछु वा मलाई के भइरहेको छ भन्ने कुरा थाहा पाउनुहुन्छ भने, अर्को अवस्थाको बिरामीहरूले चाहिँ के कुरा थाहा पाउनुहुन्न र के कुराको मतलब गर्नुहुन्न। अनि थाहा छ सुन्नेमा, मलाई थाहा भए अनुसार नि मानसिक अपाङ्गता भएका बिरामीहरूलाई औषधि उपचार गरेर केही हदसम्म चाहिँ ठिक गर्न सकिन्छ, र बौद्धिक अपाङ्गताको रोकथामको लागि भने चाहिँ हामीले अघि भने जस्तै आमा गर्भवती हुँदा नै विचार पुर्याउनु पर्ने रहेछ। हो साथी, तर बौद्धिक वा मानसिक जुनै अपाङ्गता भए पनि हामीहरूले उहाँहरूको अवस्थालाई बुझेर उहाँहरूलाई हामीले सक्दो साथ र सहयोग भने पक्कै गर्नुपर्ने हुन्छ, र त्यसो गर्नाले उहाँहरूको अवस्थामा सुधार ल्याउन पक्कै पनि मद्दत मिल्छ जस्तो लाग्छ मलाई त। पक्कै पनि हुन्छ कि यही विषयमा रहेर आजको एसएमएस पोल क्वेसन सोध्ने विचार गरेका छौँ। लै त प्रश्न रहेको छ, बौद्धिक अपाङ्गता र मानसिक अपाङ्गता भएको व्यक्तिहरूको अवस्थामा सुधार ल्याउनको लागि सबैभन्दा महत्त्वपूर्ण भूमिका कसको हुन्छ? प्रश्न फेरि एकचोटि, बौद्धिक अपाङ्गता र मानसिक अपाङ्गता भएका व्यक्तिहरूको अवस्थामा सुधार ल्याउनको लागि सबैभन्दा महत्त्वपूर्ण भूमिका कसको हुन्छ? जसका लागि अप्सनहरू रहेका छन्, अप्सन ए घरको सदस्यको, अप्सन बी समाजको, अप्सन सी राष्ट्रको। आफ्नो मत व्यक्त गर्नको लागि मोबाइलको मेसेज बक्समा गएर एसके टाइप गरेर एउटा खाली ठाउँ छोडेर आफूलाई सही लागेको अप्सन ए बी वा सी लेखेर 707 पठाउन सक्नुहुन्छ। तपाईँ चाहिँ मोबाइलको मेसेज बक्समा गएर मेसेज हामीलाई टाइप गर्दै गर्नुहोस्। त्यतिन्जेलसम्म चाहिँ तपाईँलाई एउटा कुरा सुनाउनु मन लाग्यो, सुनाइहालौँ कि क्या हो झिक्री? सुनाउनु त सबिन सुनौ। ल झिक्री तपाईँ पनि सुन्नुहोस् है त। मेरो छोरी रजनी श्रेष्ठ हो, म उहाँको मम्मी हुँ होइन। यो बच्चाहरूलाई चाहिँ अब भनौँ न, यिनीहरूलाई समाजले कस्तो रूपमा हेरिन्छ भने यो जाबा अपाङ्गले के गर्न सकिन्छ र यो एउटा चाहिँ नेपाली नागरिक नै होइन जस्तो ठान्नुहुन्छ होइन? किनभने म आफ्नै घर परिवारबाट पनि एकदम पीडित भएको व्यक्ति हुँ। मेरो समाजले यसलाई चाहिँ अब तैँले यस्तो छोरी पाइस्, तैँले पाप गरिस्, यो तेरो छोरी चाहिँ एकदम घृणा हो, तेरो छोरी त एकदम पापको पोको हो भनेर मलाई भनिराख्नु भएको थियो होइन? अहिले आएर मैले यो लेभलमा मेरो छोरीलाई ल्याउँदा अहिले चाहिँ मलाई त्यस्तो कुराहरू भन्न सक्दैन थियो। के गर्छ र यसले के पनि गर्दैन भन्ने कुरो थियो। अहिले आएर यस्तो चाहिँ भयो कि मेरो नानीको घरमै दाइलोमै गाडी आउने व्यवस्था मैले गरेँ, छोरीलाई ठाउँ ठाउँमा लगेर टेलिभिजनहरूबाट मैले चाहिँ देखाइदिएँ, अनि अहिले आएर मेरो सासु ससुराहरूले चाहिँ के भन्न थाल्छ भने यसरी अब समाजहरूको अगाडि पनि बौडी कपाङ्ग बालबालिकाहरूको लागि पनि यस्तो रहेछ, भट्टा पाउँदो रहेछ, यस्तो राम्रो रहेछ भन्ने कुराहरू चाहिँ महसुस भइरहेको छ अहिले चाहिँ। म पहिलाभन्दा धेरै नै खुसी छु होइन, मैले मेरो नानी यस्तो हुँदा मलाई मेरो परिवारहरूले घृणा गर्दा म कति रुन्थेँ, मेरो छोरी मात्र यस्तो भएछ भनेर म धेरै पछि थाउँथेँ। अहिले आएर म जति जे छु, म मेरो छोरी यस्तो भएको कारणले म यस्तो समाजहरूको अगाडि भेला हुनु पाएको जस्तो मलाई महसुस हुन्छ र होइन, म खुसीमै खुसी छु, एकदमै धेरै खुसी छु मेरो छोरीको लागि चाहिँ होइन। केही गरेर हामी संरक्षक नभएको घडीमा यिनीहरूको एउटा चाहिँ बस्ने बासस्थान हुनुपर्छ, जस्तै वृद्धावृद्धिहरूको आश्रम भएको छ नि, त्यो जस्तै गरेर हाम्रो यो बौडी अपाङ्ग बच्चाहरूको लागि एउटा घर हुनुपर्छ, सरकारले बनाउनुपर्छ होइन। अब उहाँको दिदीबहिनीहरू बिहा गरेर गएपछि यसलाई कसले हेर्छ नम्बर वनमा होइन, दोस्रो नम्बरमा यिनीहरूको क्षमता अनुसारको पाठ्य पुस्तकहरू तयार भएर यिनीहरूको पनि पढाइमा ऊ हुनुपर्छ। अर्को कुरा के छ भने यिनीहरूलाई अब यातायात सुविधामा पनि सरकारले बढी ध्यान दिनुपर्छ। अर्को कुरो चाहिँ के छ भने यो बच्चाहरूलाई चाहिँ अब पुरुषहरूको भन्दा महिलाहरूको लागि चाहिँ बढी संरक्षक चाहिन्छ। ठाउँ ठाउँमा बलात्कार भयो हेना तेना भन्छ, कतिजना चलाक बोल्न सक्ने महिलाहरूको लागि पनि बलात्कार हुन्छ भने हाम्रो बच्चाहरू मलाई यसले यस्तो गर्यो भन्न सक्दैन, त्यसको लागि सरकारले बढी ध्यान दिनुपर्ने हुन्छ। अब यस्तोहरूलाई बढी चाहिँ घृणा हेला गर्नेहरूलाई जरिमाना बढीमा 1,00,000 हुनुपर्छ। मेरो नानीहरूलाई प्रोत्साहित गर्नुको लागि चाहिँ उनीहरूले भने जस्तो खुसीमा राख्नु सक्यो भने राम्रो होला जस्तो लाग्छ होइन। उनीहरूले जे भन्यो त्यो कुरामा हामीले चाहिँ हौसला दिन सक्यो भने चाहिँ यिनीहरू अगाडि बढ्छ जस्तो मलाई लाग्छ। साँच्चै उहाँले आफ्नो छोरीको हेर विचार कस्तो राम्ररी गरिराख्नु भएको, मलाई त कस्तो खुसी लाग्यो कि सबिन यो कुरा सुनेर। त्यही त सुन्ने पार्टनर, फेरि हेर न उहाँले आफ्नो छोरीको लागि सकेसम्म आफ्नो घरको वातावरण कस्तो मजाको बनाउनु भएको हो कि भन त। हो नि र साथी यसै गरी हामी युवाहरूको पनि विभिन्न रेस्पोन्सिबिलिटिज यानि कि दायित्वहरू हुन्छ जस्तो लाग्छ मलाई त। मानसिक र बौद्धिक अपाङ्गता भएको व्यक्तिहरूलाई आवश्यक वातावरण सृजना गरिदिनमा एउटा त उहाँहरूको आवश्यकता अनुसार वातावरण यानि कि इन्भाइरोमेन्ट बनाइदिनु पनि हाम्रो रेस्पोन्सिबिलिटी नै हो नि। र अर्को चाहिँ यदि कोही मानसिक वा शारीरिक रूपमा अपाङ्गता भएका व्यक्तिहरू देख्नु भयो भने उहाँहरूको सहयोग गर्ने र यदि कसैले उहाँहरूमाथि नराम्रो व्यवहार गरेको देख्यो भने त्यस्तो व्यक्तिहरूलाई सम्झाउने बुझाउने र उहाँहरूलाई हाम्रो साथको कति धेरै आवश्यकता छ भनेर पनि हामीले बुझ्नुपर्छ होला नि। हो नि झिकी, त्यही भएर मलाई त के भन्न मन लाग्यो भनेदेखि नि सबैलाई समान व्यवहार गरौँ उत्तिकै माया र साथ दियौँ भने त सबै कुरा मिल्दै गइहाल्छ नि होइन झिक्री। हो नि सबिन, फेरि विशेष क्षमता भएका व्यक्तिहरूको लागि अझ बौद्धिक र मानसिक अपाङ्गता भएका साथीहरूको लागि सहयोग गर्ने विभिन्न सङ्घ संस्थाहरू छन्। उहाँहरूलाई विशेष शिक्षाको पनि व्यवस्था गरिएको छ जसले गर्दा उहाँहरूको जीवन अझ सजिलो हुन भूमिका खेल्न सक्छ नि। हो झिक्री, यस्ता थुप्रै सुविधाहरू उहाँहरूको लागि भनेर अघि ल्याएका छन् र हामी युवाहरूले यस्तो कुराहरू बुझेर अरू थाहा नभएका मान्छेहरूलाई चाहिँ बुझाउन र थाहा दिन पनि त सक्छौँ नि होइन र। र यी सबै काम हामीले गर्ने हो भने त बौद्धिक र मानसिक अपाङ्गता भएका साथीहरूलाई समाजले हेर्ने दृष्टिकोणमा पनि पक्कै चेन्ज आउँछ होला नि होइन र झिक्री। त्यो त पक्कै पनि हो नि सबिन, त्यसैले त हामी युवाहरूले मानसिक तथा बौद्धिक अपाङ्गता भएका साथीहरूले पनि अरू जस्तै गरी बाँच्न पाउनुपर्छ भन्ने कुराहरू आफूले बुझ्ने र अरूलाई पनि बुझाउने हो भने त कति रमाइलो हुन्थ्यो होला है। हो नि स्वर्णी पार्टनर, र यही कुरा सँगसँगै नि आजको भियो यानि कि भोइसेस अफ युथ प्रश्न चाहिँ राख्न मलाई है मलाई र प्रश्न राखिहाल्छु है त म स्वर्णी पार्टनर। ल ल राख न त। ल जिग्री मजाले सुन्नुहोस् है त प्रश्न, बौद्धिक अपाङ्गता भएको व्यक्तिको लागि कस्तो खाले वातावरण बनाउनु पर्छ होला। प्रश्न फेरि एकचोटि, बौद्धिक अपाङ्गता भएको व्यक्तिको लागि कस्तो खाले वातावरण बनाउनु पर्छ होला। र साथी आफ्नो विचार पैसा नै नलाग्ने टोल फ्री एसएमएस नम्बर 4400 मा पठाउन चाहनुहुन्छ भने मोबाइलको मेसेज बक्समा जानुहोस्, VOY टाइप गरेर आफ्नो विचारहरू लेखेर पठाउनुहोस् टोल फ्री एसएमएस नम्बरमा है त। दिमागको बत्ती बाल्नुहोस्, प्रश्नको उत्तर दिनुहोस्, साथीसँग मनका कुराको स्तम्भ दिमागको बत्ती बाल्नुहोस्। साथी अस्तिको हप्ताको कार्यक्रम सुन्नु भएको छ भने त तपाईँलाई पक्कै थाहा छ होला आज हामी के गर्न लाग्दैछौँ भनेर। पक्कै पनि थाहा छ स्वर्णी पार्टनर, तै पनि हाम्रै मुखबाट भनिदिउँ न त जिग्रीलाई। साथी आज पालो भएको छ हामीले 499 भागदेखि सोध्दै आएको दिमागको बत्ती बाल्नुहोस्को सही उत्तर भनेर तपाईँले विजेता घोषणा गर्ने र तपाईँले हामीलाई पठाउनु भएको सही उत्तरहरू मध्येबाट 3 साथीलाई हामीले विजेता घोषणा गर्न लाग्दैछौँ। र जिग्री विजेता साथी को हुनुहुनु भएको छ त्यो त भनि नै हाल्छौँ, तर पहिला चाहिँ तपाईँलाई दिमागको बत्ती हामीले सोधेका थियौँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवस कहिले मनाइन्छ भनेर। ल भनेपछि तपाईँको उत्तरहरू त ठ्याक्क मिले जस्तो लाग्यो है मलाई चाहिँ। ल ल सोनी पार्टनरले भनिदिउँ त उत्तर के हो भनेर। त्यो प्रश्नको उत्तर थियो डिसेम्बर महिनाको 3 जुन चाहिँ हाम्रो धेरै धेरै साथीले लेखेर पठाउनु भएको थियो। हरेक वर्षको डिसेम्बर महिनाको 3 दिन अन्तर्राष्ट्रिय अपाङ्गता दिवस मनाइन्छ र गएको वर्ष यानि कि 2010 चाहिँ 1900 अपाङ्गता दिवस मनाइएको थियो। अनि साथी हामीले धेरै साथीहरूबाट धेरैभन्दा धेरै राइट आन्सरहरू पाएका थियौँ, चिठी इमेल एसएमएस सबैबाट साथीहरूले हामीलाई धेरै धेरै उत्तरहरू पठाउनु भएको थियो र हामीले चाहिँ सबैबाट 1-1 लकी साथीहरूलाई विनर बनाएका छौँ र उहाँहरू हुनुहुन्छ बिरकोट 6 सियाफाट पाल्पाको साथी जमन सिंह डेङ्गा र स्थायी ठेगाना गुल्मी तर अहिले पढाइको सिलसिलामा काठमाडौँको आरआर क्याम्पसमा अध्ययनरत अर्की साथी नारायणी भण्डारी र त्यसै गरी विराटनगर 6 साथी कृष्ण नेरौला। साथीसँग मनका कुराको सम्पूर्ण टिमको तर्फबाट 3 साथीहरूलाई धेरै धेरै धेरै बधाई अनि सहभागी साथीहरूलाई पनि हाम्रो तर्फबाट थ्याङ्क यू भेरी मच भन्न चाहन्छौँ। आगामी दिनहरूमा पनि हामीलाई यसै गरी तपाईँको साथ र सहयोग पनि दिँदै जानु होला है साथी। जिग्री बिना त कार्यक्रम कहाँ चल्छ त नि होइन जिग्री, त्यही भएर जिग्रीलाई भनिराख्नु पर्दैन कि हाम्रो साथ दिनुहोस् भनेर, जिग्रीहरूले साथीहरूले त मजाले साथ दिइहाल्नुहुन्छ नि। त्यो त मलाई पनि थाहा छ कि सबिन, तर पनि आफ्नै साथीलाई भन्दा के नै फरक पर्छ र हो कि होइन भन्नुहोस् त साथी। ल अब दिमागको बत्ती बाल्नुहोस्, को विजेता साथीहरूको नाम पनि घोषणा भइहाल्यो, तर अबको महिनाको लागि नयाँ दिमागको बत्ती बाल्नुहोस्को प्रश्न नसोध्ने भने सबिन। ल सोध न त, मैले कतिखेर नसोध्ने भनेको छु र साथी। हाम्रो नयाँ दिमागको बत्ती बाल्नुहोस्को प्रश्न रहेको छ, नेपालको कानुन अनुसार कति वर्षसम्मको बाल बालिकालाई बाल श्रमको लागि प्रयोग गर्नु पाइँदैन? नेपालको कानुन अनुसार कति वर्षसम्मको बाल बालिकालाई बाल श्रमको लागि प्रयोग गर्न पाइँदैन? त्यो साथी यसको जवाफ हामीलाई इमेल, एसएमएस, चिठी पठाएर जे गरेर सजिलो लाग्छ पठाउन सक्नुहुन्छ। त्यति भन्दै नै झिक्री अब जाने कि मध्य पश्चिमतिर यसो घुमघाम गरेर अब कसरी भनेर सोच्नु भएको भनेदेखि नि, आजको हे युवा जय युवामा हामीलाई हाम्रो मध्य पश्चिमाञ्चलका क्षेत्रीय रिपोर्टर साथी हुमरीले घुमाउन लाँदै हुनुहुन्छ कि जाने होइन त टुप्पी पालेर। नमस्ते, म हुमरी भट्टराई, म मध्य पश्चिमाञ्चल क्षेत्रीय रिपोर्टरको रूपमा रिजनल हब कोहलपुरमा बसेर काम गर्छु। आज म स्थानीय स्तरमा साथीसँग मनका कुरा क्लबले समुदायमा गरेको कार्यक्रम र त्यसले पारेको प्रभावको विषयमा स्थलगत रिपोर्टिङका लागि मेघाहार साथीसँग मनका कुरा क्लब जहाँ कोहलपुर चार निबुवामा रहेको छ, त्यति बेला मैले मेघाहार साथीसँग मनका कुरा क्लब लेखेको सानो बोर्ड देखिरहेको छु। मेघाहार साथीसँग मनका कुरा क्लबका अध्यक्ष भरत खड्का यति बेला मेरो अगाडि हुनुहुन्छ र म उहाँसँग केही कुरा गर्दछु। साथीसँग मनका कुरा कार्यक्रमहरूले अत्यधिक एकदम हामीलाई एकदमै राम्रो सहयोग गर्यो। जब हामीले कार्यक्रम सुन्यौँ त्यसपछि हामीले एउटा क्लब सञ्जाल बनाऊ क्लबको भन्ने निर्माण गरेर हामीले एउटा क्लब बनायौँ र क्लबको मेन उद्देश्य भनेको हाम्रो एउटा गाउँघरमा बसेर सबै साथीहरूसँग बसेर रेडियो सुन्ने र रेडियोले भनेका कुराकानीलाई व्यवहारमा उतार्ने र समाज बनाउनको निम्ति अथवा समाज भइगरेका घटनाहरूलाई पछ्याउनको निम्ति सहयोग गरोस् भन्ने उद्देश्यले खोलिएको क्लब हो होइन। त्यसै सँगसँगै हामीले अब विभिन्न किसिमका कार्यक्रमहरू गऱ्यौँ, कहिले समाजमा रहेर रहेका दाइजो प्रथाका विरुद्धमा काम गऱ्यौँ, त्यसै गरेर दसैँको बेलामा दसैँ विशेष कार्यक्रमहरू पनि गऱ्यौँ, विभिन्न बेलामा मनोरञ्जन किसिमका कार्यक्रम गऱ्यौँ र कहिले फुटबल खेल्ने साथीहरूलाई फुटबल प्रतियोगिता राखेर पनि हामीले काम गरेको अवस्था चाहिँ छ। यो दाइजो प्रथा विरुद्धमा यहाँहरूले साँच्चीकै समाजमा परिवर्तन ल्याएको कुराहरू पनि अगाडि गर्नुभएको थियो, के कुरा साँच्चीकै परिवर्तन भयो? अब कस्तो खालको परिवर्तन भन्नुहुन्छ भनेदेखि हाम्रो समाजमा चाहिँ अब विभिन्न किसिमको दाइजो प्रथा लिने, जस्तो छोरीको घरमा विवाह भयो भने छोरीबाट दाइजो प्रथा लिएर आउने, दाइजोहरू लिएर आउने जुन किसिमको थियो नि, त्यो किसिम के थियो भन्नुहुन्छ भनेदेखि अब टन्न किसिमको दाइजोहरू ल्याउने, नदिएपछि भोलि तेरो माइतीले दाइजो दिएन तँलाई के अरे समस्या, विभिन्न किसिम चेलीलाई समस्या हुने यता नै हुन्थ्यो। त्यो बेलामा अब हामीले अब त्यस्तै किसिमको घटनाहरू नघटाउनु भन्नुको निम्ति हामीले विवाह हुने घरमा गएर दाइजो भोलि तपाईँले दाइजो दिनुभयो अथवा उहाँले दाइजो लिन पाउनु भएन भनेदेखि भोलि केही किसिमका समस्या हुनसक्छ। त्यो समस्या हुनभन्दा अगाडि नै हामीले त्यो ठाउँमा पुगेर विवाह गर्न पूर्व नै दाइजो प्रथाका हामीले चाहिँ नदिनुहोस् होइन, उहाँ दुइटै पक्षलाई भेटेर हामीले दाइजो दिनु हुँदैन, तपाईँहरूले पनि दाइजो एउटा त्यत्रो एउटा अमूल्य चिज पाउनुपर्छ जो जीवन सङ्गिनी पाउनुपर्छ भनेदेखि दाइजोप्रति किन आँखा लगाउनुहुन्छ, भोलि तपाईँको श्रीमती चाहिने कि दाइजो चाहिने, विभिन्न किसिमका कुराकानी गरेर हामीले उहाँहरूलाई मनाउन सफल भएको थियौँ यो एक दुईवटा बिहामा होइन। जो समाजमा चाहिँ राम्रै किसिमको प्रभाव परेको छ, मेघार साथीसँग मनको कुरा रेडियो श्रोताकल्पले चाहिँ त्यो चाहिँ काम गरिरहेको चाहिँ सफल चाहिँ भएको छ। अब म पनि अब अध्यक्ष भएको छ, त्यो विवाह पनि गरिएको छैन, अब विवाह गरिसकेपछि त्यस्तो किसिमको एउटा अवस्था आइहालेछ, विवाह गर्ने अवस्था आएछ भनेदेखि दाइजो चाहिँ फिटिकी मेरो मनमा अथवा मेरो मुखमा दाइजो भन्ने कुरा चाहिँ रहने छैन, यो चाहिँ मेरो नितान्त व्यक्तिगत जीवनमा परिवर्तन भएको चाहिँ हो। मध्य पश्चिमाञ्चल विकास क्षेत्रमा साथीसँग मनका कुरा क्लबले स्थानीय स्तरमा आफ्नै प्रयासबाट साँच्चीकै सकारात्मक कार्यक्रमहरू गर्दै गइरहेका छन् र मेघाहार साथीसँग मनका कुरा क्लबले दाइजो प्रथा, एचआइभी एड जस्ता कार्यक्रमहरू सञ्चालन गरेको छ। त्यति मात्र नभएर मध्य पश्चिमाञ्चलमा यस्ता थुप्रै सकारात्मक कार्यक्रमहरू पनि क्लबहरूले बेला बेलामा गर्दै आएको हामीले जानकारी पाएका छौँ। साथी हुमरीलाई धेरै धेरै धन्यवाद र मेगाहर्ट साथीसँग मनका कुरा रेडियो क्लबलाई पनि धन्यवाद, सँगसँगै शुभकामना पनि। आगामी दिनहरूमा पनि अझ धेरै चेतनामूलक कार्यक्रमहरू गर्दै जानुहोला। होइजिकी र अरू साथीले पनि हामीले पनि त यस्तो कार्यक्रमहरू गर्दैछौँ नि र गर्नेवाला छौँ भनेर सोध्दै हुनुहुन्छ भने नि हामीलाई तपाईँले के गर्दै हुनुहुन्छ, कसो गर्दै हुनुहुन्छ वा के गर्नुभयो भनेर मजाले भनेर लेखेर पठाउनु भयो भने हामी पनि त तपाईँको कुरालाई रेडियोमा बजाउन सक्छौँ नि, होइन त सोध्ने पार्टनर? हो नि, त्यस्तो तपाईँलाई लाग्छ भने नो वरिज साथी, हामी छँदैछौँ नि तपाईँलाई हर बखत साथ दिने। नपत्याउनु भएको नपत्याए, यो सुन्नुहोस् न त। सुन सुन साथीहरू, एउटा कुरा भन्छु, क्लब गतिविधिको बारेमा धेरै कुरा भन्छु। हे ए प्रकाश, के गीत गाएर बसेको त यहाँ चौतारीमा, अरूलाई पनि दिक्क लाग्ने गरी, फेरि यसको यो गीत बनाउने बानीले पनि हैरान नै बनाइसक्यो भने। मेरो कुरा ध्यान दिए हाम्रै राम्रो हुन्छ, यदि मतलब गरेन भने साह्रै घाटा हुन्छ। त्यसो भए भनिहाल न त, के हो त्यस्तो फाइदा र घाटाको कुरा? तर त्यो गीत गाएर चाहिँ नभन है। यस्तो राम्रो जानकारी त कहाँ गीत गाएर भन्न दिन्छु र म यो प्रकाशलाई, बरु म आफै भन्छु नि। कस्तो बाटी हो यो बिना त, म आफै भन्छु नि। छ नि, मैले अघि भर्खर साथीसँग मनका कुरा कार्यक्रममा सुनेको, अब श्रोता क्लबहरूले आफूलाई गर्न मन लागेको जनचेतनामूलक कार्यक्रमहरू आफ्नै गाउँठाउँमा गर्न पाउने भएछन् के। ए हो र, अनि के साथीसँग मनका कुराले हामीलाई साँच्चै सहयोग गर्छ होला त? के भन्छ, यो गरिहाल्छ नि। अब कार्यक्रमले अहिलेसम्म हामीलाई कुनै न कुनै रूपमा सहयोग गर्दै त आइरहेको छ भने अहिले किन गर्दैन र? सकारात्मक सोच त सकारात्मक। अब यदि साँच्चै मद्दत गर्छ भने त धेरै राम्रो हो नि त। राम्रो त हो नि, तर थाहा छ, मैले पनि सुने अनुसार त हाम्रो क्लबले के विषयमा कार्यक्रम गर्न लागेको हो, किन गर्न चाहेको हो, त्यो कार्यक्रमको उद्देश्य के हो, त्यो कार्यक्रमले आफ्नो समाजमा कसरी फाइदा पुर्याउँछ, अनि पैसा कति लाग्छ भन्ने जस्तो सबै कुराहरू स्पष्टसँग लेखेर कार्यक्रमको ठेगानामा पठाउनु पर्छ रे। त्यो त लेख्नु परिहाल्यो नि, नलेखे त हामीले गर्न लागेको कार्यक्रम के कस्तो विषयको हो, उद्देश्य के हो भन्ने कुरा साथीसँग मनका कुरालाई कसरी थाहा हुन्छ र? हो नि, अनि अर्को खुसीको कुरा त यदि हामीले गर्न लागेको कार्यक्रम छानियो भने नि साथीसँग मनका कुराको क्षेत्रीय रिपोर्टर साथीले आएर त्यो गतिविधिलाई रेकर्ड गराएर कार्यक्रममै बजाउनको लागि पठाउनु हुन्छ रे। कस्तो राम्रो होइन त? त्यही त भने है, बरु कार्यक्रमको ठेगाना त थाहा छ नि होइन? अब यो प्रकाशलाई कार्यक्रमको ठेगाना थाहा नहुने पनि होला त। सुन है त, म भन्छु, स्तम्भ प्रयास तपाईँको साथ हाम्रो कार्यक्रम साथीसँग मनका कुरा, पोस्ट बक्स नम्बर 118 ललितपुर नेपाल, वा पोस्ट बक्स नम्बर 1187 काठमाडौँ नेपाल। हो, एकदम ठिक भनिस्। ल ल बरु अब हामी पनि ढिला नगरी कस्तो कार्यक्रम गर्दा हाम्रो गाउँमा प्रभावकारी हुन्छ, चेतनामूलक हुन्छ हो, त्यो कुरा क्लबका अरू साथीहरूसँग सल्लाह गरेर कार्यक्रममा पढाइहालौँ न त। सोरे आना सही कुरा गरे साथीहरूले, साथीसँग मनका कुरा आफ्नै कार्यक्रम हो भन्छु म त अहिले। हो, आफ्नै हो। ल ल बरु जाउँ हिँड छिटो, सबैलाई भेला गरेर छलफल गर्नु परेन। जिग्री, तपाईँ सुन्दै हुनुहुन्छ तपाईँकै आफ्नै प्यारो कार्यक्रम साथीसँग मनका कुरा, र तपाईँलाई साथ दिइरहेका छौँ म तपाईँकै हँसिलो रसिलो टुप्पी पालेको जिग्री सबिनले। अनि सबिनसँगै छु म तपाईँलाई नै धेरै धेरै बाया गर्ने साथी स्वर्णिमा पनि। र स्वर्णी पार्टनरको हातमा मैले हेर्नु नि जिग्री तपाईँकै चिठी देखिराखेको छु, अब पढ्न लौ कि नलौ भन्नुहोस् त। पढ्ने नि सबिन कि नपढ्नु, ल सुन है त म पढ्छु। साथी, यो चिठी चाहिँ हामीलाई नवलपरासीको साथीले पठाउनु भएको छ। यो चिठी चाहिँ अलि लामो नै छ, त्यही भएर ध्यान दिएर सुन्नुहोस् है। नवलपरासीको साथी लेख्नुहुन्छ, म एक 18 वर्षीय कक्षा 11 पढ्ने अविवाहित युवक हुँ। घरको आर्थिक अवस्था र विशेष परिस्थितिको कारणले एक वर्ष पढाइलाई निरन्तरता दिन सकिनँ। हाल आएर मामा घरमा बसी पढिरहेको छु। तर साथी, यहाँ मलाई कति पनि स्वतन्त्रता छैन, कलेज पनि निकै टाढा छ र गाडी भाडा पनि थोरै तिरै पुग्छ। तर पनि मामाले कलेज हिँडेरै गइदिए हुन्थ्यो उसो गर्नुहुन्छ। माइजू र हजुरआमा सधैँ झगडा मात्र गरिरहनुहुन्छ। मामाका छोरा छोरीहरू पनि धेरै नै बदमास छन्। कलेज जान्छु तर आवश्यक सामग्री किनिदिँदैनन्, जेन तेन काम चलाउनु पर्छ भन्छन्। आजसम्म मैले कुनै काम गरेको छैन, तर यहाँ त काम पनि गर्नुपर्छ। यहाँ मेरो विचार र उमेर मिल्ने साथीहरू कोही छैन। माइजू पनि मसँग झर्केर बोल्नुहुन्छ, तर यस्तो तालले त म कुनै हालतमा पनि अर्को वर्ष यहाँ बस्न सक्दिनँ। फेरि म अर्को वर्ष यहाँबाट जाँदा मामा घरसँगको मेरो सम्बन्ध बिग्रिने र पढाइ फेरि पनि अवरुद्ध हुने हो कि भन्ने डर पनि लाग्छ। यही छटपटीले गर्दा पढ्न पनि मन लाग्दैन। अहिलेसम्म फेल नभएको अहिले फेल हुन्छु कि यस्तो लाग्छ। साथी, म के गरौँ? नवलपरासीको साथी, तपाईँले भोग्नु भएको समस्या सुनेर तपाईँलाई कति गाह्रो भएर होला, नयाँ ठाउँमा नयाँ मान्छे र नयाँ परिवेशमा अझ आफ्नै मान्छे र तपाईँलाई त्यस्तो व्यवहार गर्दाखेरि कतिको नरमाइलो लागिरह होला भन्ने कुरा चाहिँ हामी बुझ्न सक्छौँ। हो साथी, आफ्नो मन मिल्ने साथी म मान्छे कोही नहुँदा कति उकुस मुकुस सफोकेसन हुन्छ भनेर फेरि तपाईँलाई निकै गाह्रो पनि भइरहेको रहेछ साथी। एक त आर्थिक अवस्थाले गर्दा मामा घरमा पढ्न आउनु भएको छ, त्यसमाथि पनि मामा घरमा पनि पढ्ने वातावरण नहुँदा गाह्रो त हुन्छ नै। तर साथी, समस्या छ भन्दैमा हतारिएर कुनै निर्णय गर्नुभन्दा पनि एकचोटि सोच विचार गर्नुपर्छ जस्तो लाग्यो मलाई त। हो नि स्वर्णी पार्टनर, र मलाई त के भन्न मन लाग्यो भनेदेखि नि जिग्री, तपाईँ एकचोटि सोच्नुहोस् त कि तपाईँ मामा घरमा किन आउनुभएको हो, किन हुनुहुन्छ, र समस्या भयो भन्दैमा मामा घर छोडेर जानुभयो भने के हुनसक्छ वा के होला भनेर एकचोटि यसो विचार गर्नुहोस् त ल। हो है साथी, यसरी यो कुराको बारेमा सोचेर विभिन्न कुराहरू मनमा आउन सक्छ होला। जस्तो कि मामा घरमा पढ्ने वातावरण नभए पनि मामाको सहयोगमा पढाइलाई निरन्तरता त दिइराखेको छु नि म। भनौँ न, मामा घर छोडेर गयो भने त पछि मेरो पढाइ राम्ररी सुचारू होला कि नहोला, अर्को ठाउँमा गएर पढ्दा झन् योभन्दा बढी समस्या पो हुने हो कि, जस्ता कुराहरू आउन सक्छन्। हो साथी, र स्वर्ण पार्टनरले भनेको जस्तै पढाइ तपाईँको लागि कतिको आवश्यक छ वा भनौँ न तपाईँले त्यो कुरा पाउनको लागि आफ्नै मामा घरमा चाहिँ कस्तो कस्तो कुराहरू गर्नुभयो भने चाहिँ तपाईँको लागि पढ्ने वातावरण चाहिँ राम्रो हुनसक्छ, त्यसको बारेमा कहिले विचार गर्नुभएको छ तपाईँले? हो नि, र यो राम्रो वातावरण बनाउनको लागि चाहिँ आफ्नै भूमिका पनि महत्त्वपूर्ण हुन्छ कि यस्तो लाग्यो है मलाई त। जस्तै तपाईँले कहिले सोच्नु भएको छ तपाईँको आफ्नै व्यवहार कस्तो छ, वा भनौँ न जानी नजानी आफैले केही गरेको कारणले गर्दा पनि उहाँहरूको व्यवहार तपाईँसँग त्यस्तो भएको हो कि भनेर। तर सोनी पार्टनर, तिमीले भनेको कुरा त ठिकै हो, साथीले आफ्नो व्यवहार केलाउनु पर्छ भनेर, तर सोच त आफूलाई गर्न मन लागेको कामहरू गर्न नपाउँदा अरूले जुनै बेला पनि यो गर त्यो गर यो नगर त्यो नगर अथवा यहाँ नजा त्यहाँ नजा त्योसँग नबोल योसँग नबोल भनेर भन्यो भने त रिस उठ्दैन र भन त? रिस त उठ्छ हेर, तर सबै हेर न, हामीले हरेक कुरालाई नकारात्मक रूपमा मात्रै लिने हो भने त समस्यामाथि समस्या झन् थुप्रिन्छ जस्तो लाग्छ कि मलाई त। त्यसैले म त भन्छु जस्तो सुकै अवस्थामा पनि अलिकति पोजिटिभ यानि कि सकारात्मक सोच्नुपर्छ होला कि। हुन त हो है झिगी, हरेक कुरालाई हामीले सकारात्मक रूपमा लिन सक्यो भने हामीले चाहेको कुराहरू पनि राम्रो हुँदै जान्छ नि। तर जे कुरालाई पनि हामीले नेगेटिभली वा भनौँ न नकारात्मक रूपमा यो पनि भएन त्यो पनि भएन भनेर सोच्न थाल्यौँ भने त घाटा कसलाई हुन्छ र हामीलाई नै होइन र? त्यही त, र अर्को कुरा नि साथी, मनमा जति कुरा लुकाएर राख्यो त्यति नै आफूलाई नै गाह्रो हुन्छ। त्यसकारण पनि आफ्नो मनमा भएको भावना मामा घरमा भएका सदस्यहरू मामा माइजूलाई पनि खुलेर भन्नुपर्छ होला। किनकि मलाई त के लाग्छ भने नि साथी, तपाईँले जति दिनको लागि मामा घरमा बसे पनि त्यो घर मेरो हो, यो मेरो नै परिवार हो, मेरो कुरा उहाँहरूले अवश्य पनि बुझ्नुहुन्छ भनेर सोचेर राम्ररी भन्नुभयो भने त उहाँहरूले पक्कै पनि बुझ्नुहुन्छ होला। हो नि साथी, फेरि तपाईँले पत्रमा लेख्नु भएको जस्तै तपाईँ दिनदिनै कलेज हिँडेर जाने आउने गर्दा तपाईँलाई कतिको गाह्रो हुन्छ र किन तपाईँलाई चाहिँ हुन्छ नि गाडीमा जानु मन लाग्छ भन्ने कुराहरू राम्रोसँग प्रभावकारी रूपमा मामालाई भन्नुभयो भने त उहाँले पनि त बुझ्नुहुन्छ होला नि, होइन र सोनी पार्टनर? हो नि सबिन, र नवलपरासीको साथी, यदि तपाईँको हजुरआमा र माइजू सधैँ झगडा गर्नुहुन्छ भने उहाँहरूसँग किन झगडा गर्नुभएको हो कारण पत्ता लगाउने प्रयास गर्न सक्नुहुन्छ कि, उहाँहरूलाई सम्झाउन सक्नुहुन्छ कि उहाँहरूले झगडा गर्दा घरको अरू सदस्यहरूलाई कति गाह्रो भइरहेछ, कति मानसिक पीडा भइरहेको छ भनेर उहाँहरूलाई राम्ररी भनेर आफ्नो पढाइमा भाइ बहिनीहरूको पढाइमा कस्तो नराम्रो असर गरिरहेको छ भन्ने कुराहरू भन्न सक्नुहुन्छ होला। हो नि झिग्री, यदि तपाईँको समस्याहरू कुरा गरेर छलफल गरेर हल हुन सक्छ भने आफ्नो पढाइलाई बिचमा छोडेर मामा माइजू मामा घरको अरू सदस्यसँगको सम्बन्धमा चिसोपना किन ल्याउने? त्यसैले साथी, हामीलाई त लाग्छ कि प्रभावकारी सञ्चार सिपको प्रयोग गरेर आफ्नो समस्या समाधान गर्नु नै राम्रो हुन्छ होला। बरु कुरा गर्दा भने उहाँहरूमाथि पनि समभाव राखेर उहाँहरूको ठाउँमा पनि आफू बसेर, यानि कि उहाँहरूले त्यस्तो व्यवहार किन गर्नुहुन्छ त, जस्तै मामाले तपाईँलाई पैसा दिन चाहनु हुँदैन भने किन दिन नचाहनु भएको हो, कुनै आर्थिक समस्या भएर पो हो कि वा अरू केही कारणले गर्दा पो हो कि भनेर उहाँहरूको कुरा पनि के हो त भनेर बुझ्ने प्रयास चाहिँ पक्कै गर्नुपर्छ होला। है जिग्री, यसरी तपाईँले आफ्नो कुराहरू खुलेर भन्नुभयो र उहाँको कुरा पनि मजाले सुन्नुभयो भने केही न केही त्यहाँनिरबाट सोल्युसन भनौँ न समस्याको निकास त हुन सक्छ नि, होइन र? त्यो त पक्कै पनि हो सबिन, र साथी मलाई त के पनि लाग्छ भने नि अरूको ठाउँमा गएर बस्दा वा भनौँ न आफ्नै घरबाट टाढा बस्दा अलिकति समस्याहरू आइपर्न सक्छन्, वा भनौँ न सबै कुरा आफूले सोचे जस्तो त नहुन पनि सक्छ, तर आफ्नो लक्ष्य प्राप्तिको लागि आफ्नो पढाइ पुरा गर्नको लागि सम्झौताहरू गर्न सक्नुपर्छ होला जस्तो लाग्छ। त्यही भएर झिक्री, तपाईँलाई पनि थाहा छ कि तपाईँको लागि तपाईँको पढाइ र लक्ष्य कतिको महत्त्वपूर्ण छ भनेर, त्यही भएर झिक्री कुनै कुनै कुरामा सम्झौता गरेर भए पनि आफ्नो लक्ष्यमा पुग्नु होला भनेर हामी चाहिँ शुभकामना दिन चाहन्छौँ। साथी जिग्री, विज्ञानका अनुसार आजको लागि साथी सम्मानको कुरा यति नै, किनकि कार्यक्रमको समय सकिएको सूचना हामीले प्राप्त गरेका छौँ। टुप्पी सबिन, फेरि अब तिम्रो यो सुरु भयो के नाटक अति के हो? होइन क्या, खास अब कार्यक्रमको समय सकियो अनि यसो लास्टमा समाचार भने जस्तो गरेर भनिदिउँ भनेर हो नि टुप्पी बालेर। त्यही त, फेरि समाचार भन्न आउनु पनि पर्यो नि कसै कसैलाई, अब प्र्याक्टिस हो नि। अब समाचार होइन हेर, बरु हाम्रो कार्यक्रमको ठेगाना चाहिँ खुरुक्क भन के तिमी। ल ल है त, तपाईँलाई आजको कार्यक्रम कस्तो लाग्यो? राम्रो नराम्रो जे जस्तो लेख्न मन लाग्यो भने हामीलाई चाहिँ लेखेर पठाउनुहोस् है। र हामीलाई चिठी लेख्ने ठेगाना रहेको छ साथी सबिन र साथी सोर्नीमा, कार्यक्रम साथीसँग मनका कुरा, पोस्ट बक्स नम्बर 118 ललितपुर नेपाल वा पोस्ट बक्स नम्बर 1187 काठमाडौँ नेपाल। अनि त्यसै गरी इमेल मार्फत हामीलाई के भन्न चाहनुहुन्छ, आफ्नो कुरा शेयर गर्न चाहनुहुन्छ भने हाम्रो इमेल ठेगाना cwfriends@hotmail.com cwfriends@hotmail.com मा पठाउन सक्नुहुन्छ। अनि फास्ट फास्ट एसएमएस गर्न चाहनुहुन्छ भने चाहिँ साथी मोबाइलको मेसेज बक्समा गएर SSMK टाइप गरेर एउटा खाली ठाउँ छोडेर आफ्नो मनमा लागेका सबै कुराहरू लेखेर पठाउन सक्नुहुन्छ 707070 आजको कार्यक्रमको ठेगाना सँगसँगै म तपाईँकै हसिलो रसिलो टुप्पी पालेको साथी सविन र म तपाईँलाई नै धेरै धेरै माया गर्ने साथी शोरीमा लगायत साथीसँग मनका कुराको सम्पूर्ण टिम कला आयुष सुयोगलाई पनि बिदा दिनुहोस्। नमस्ते, बाई बाई, फेरि भेटौँला।